त्रिसठी साल वैशाख यो 11 गतेसम्म जनआन्दोलनको विषयमा त्यही बुझ्नलाई चाहिँ मलाई बोलाएको थियो। त्यही एउटा यहाँ जस्तो कि अहिले यहाँ के भन्दैछ भने तपाईँ यहाँ डिआइजी भएको बेलामा अहिलेको प्रधानमन्त्रीको टाउकोमा बागुदार चोट लागेको थियो अरे र विशाल के अरे यो उसमा जनसेवाको अगाडिपट्टि करङमा चोट लाग्यो त्यसको असर भन्ने बेला बेला चर्चामा आउँछ नि। आज उहाँ आइसियुमा पनि हुनुहुन्छ, तपाईँ जहाँ जागमा हुनुहुन्छ, सधैँ छ के हो यो कसरी परेको हो कि त्यति बेलाको त्यो चाहिँ होइन जस्तो मलाई लाग्छ। अब त्यति बेला आन्दोलन त भएको थियो होइन, त्यो आन्दोलनमा बाग बजारमा अहिलेको सामान्य प्रधानमन्त्रीज्यूलाई भिडले भने प्रहरीले हानेर होइन कि त्यो भिडमै उहाँलाई साइड लगाउने बेलामा केही चोट लागेर उहाँलाई तुरुन्त चाहिँ माथि लिएर गएको थियो भने चाहिँ त्यो चाहिँ अहिले 2 बजे छ, टाइम दिए म फर्केर आएर म कुरा गर्छु। आन्दोलन दबाउन सक्रिय भूमिकै देखिन्थ्यो विराटनगर अमृत अर्यालमाथि के भएको नि? त्यतिखेर तपाईँ विराटनगरै हुनुहुन्थ्यो क्या है? हो, अमृत अर्याललाई चाहिँ गोली हान्नको लागि चाहिँ उहाँ अलिकति बच्नुभयो के हो त्यो के भएको? तपाईँलाई त राजावादी पनि भन्छन् नि मान्छे। दरबारमा बस्दैमा राजावादी कहाँ हुन्छ? दरबारमा छोड्दैमा दरबार छोडेर म आइसकेको छु होइन, दरबारमा बस्दैमा राजावादी त हुँदैन नि।